बयान नंबर 45, मोहब्बत इलाही अज़्ज़ा वजल का बयान। हम्द बारी ताला, तमाम तारीफें अल्लाह अज़्ज़ा वजल के लिए हैं जो अपना जिक्र करने वाले का चर्चा करता है और अपना शुक्र करने वालों का शुक्र कबूल करता है। उसकी रहमत अव्वल व आखिर सब को शामिल है। उसकी नेमत मोमिन व काफिर सब की कफालत करती है। उसने अपनी इबादत के लिए अहले मोहब्बत की आंखें बेदार फरमाईं। पस सआदतमंद वो है जिसने उसकी इताअत में शब बेदारी की। उसने अहले मोहब्बत को अपनी मोहब्बत में मशगूल किया और उसकी मशक्क़त और तकलीफ़ को उनके लिए लुत्फ का सामान कर दिया और उनके तकवा की महक ने दुनिया को खुशबूदार और मुअत्तर कर दिया। रात के वक़्त जब लोग गाफिल हो जाते हैं तो वो अपने कुर्ब की तन्हाइयों में अपने प्यारों से कलाम फरमाता है। कितनी बड़ी कामयाबी है उनकी जिनसे उनका महबूब रात की तन्हाई में हम कलाम होता है। वो अपनी ख्वाहिशात के बागात को अपने गम के बहते आंसुओं से सैराब करते हैं तो उनके ईमान की क्यारियां चमकदार और हरी भरी हो जाती हैं। वो दुनिया से बेरगबती और आखरत में रगबत करके अपनी ख्वाहिशात की खेती बर्बाद करते हैं तो उनका बाग तकवा आबाद हो जाता है। अल्लाह अज़्ज़ा वजल उन्हें अपने जमाल का मुशाहिदा करने के लिए बुलाता और अपने जूद और नवाल से वाफर हिस्सा अता फरमाता है। बाकी है उसे जो हमेशा से अजमत व कुदरत वाला हिल्म वाला और बख्शने वाला है, मेहरबान है। अपने बंदों के गुनाह छुपाता और अपनी गालिब कुव्वत से नाफरमान बंदों पर कहर व गज़ब फरमाता है। अपने फ़ैसलों में अदल व इंसाफ करता है। किसी से डरता नहीं, किसी पर जुल्म नहीं करता। जो उसके साथ नेकियों का मामला करता है वो उसे नफ़ा बख्शता है हालांकि वो पहले नाकाम था। जो अपनी ज़िल्लत व मोहताजी में उसकी पनाह तलब करता है तो वो उसकी कमज़ोरी पर रहम फरमाता है और उसकी मोहताजी को दूर फरमा देता है। और जो लाइलमी में उसकी नाफरमानी कर बैठता है और फिर उसकी बारगाह में अपने इस बुरे फेल से तोबा करता है तो वो उसके गुनाहों को मुआफ़ फरमा देता है। जो उसे अपने दिल में याद करता है वो उसे अपने फरिश्तों की मुकद्दस जमात में याद करता है। यानी जो मुझसे एक बालिश्त करीब हुआ मैं उससे एक हाथ करीब हो जाता हूँ। जो शख्स सख्ती मुसीबत में उसको पुकारता है तो वो उससे मुश्किल दूर फरमाने वाला और जिल्लत और रसवाई में मदद करने वाला पाता है। मैं अव्वल व आखिर अल्लाह अज़्ज़ा वजल की हमद करता हूँ और गवाही देता हूँ कि उसके सिवा कोई इबादत के लायक नहीं। वो यकता है, उसका कोई शरीक नहीं। ये ऐसी खालिस गवाही है जिसमें कोई शक शुबा नहीं। और मैं गवाही देता हूँ कि हज़रत सैयदना मोहम्मद मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वसल्लम अल्लाह अज़्ज़ा वजल के बंदे और उसके रसूल हैं। ऐसे रसूल के जिनकी मुबारक उंगलियों से पानी के चश्मे जारी हो गए। अल्लाह अज़्ज़ा वजल आप सल्लल्लाहु ताला अलैहि वसल्लम पर, आप सल्लल्लाहु ताला अलैहि वसल्लम के आल असहाब रिज़वानुल्लाह ताला अलैहि मजमाइन पर उस वक़्त तक अपनी रहमत नाजल फरमाए जब तक हदी ख्वां गुनगुनाता रहे और रात को सफ़र करता रहे। मोहब्बत क्या है? मीठे मीठे सलामी भाइयों, जान लीजिए बेशक मोहब्बत फ़िक्रों से कट जाने और राजों से छुप जाने का नाम है। यह ख्वास के लिए नूर और आवाम के लिए नार यानी आग है। जिस दिल में मोहब्बत दाखिल हो जाती है उसे बेचैन और मुस्तरिब और परेशान कर देती है। हुब यानी मोहब्बत दो हरूफ का मजमूआ है, हा और बा। हा हत्फ से है यानी काटना और बा बला से है यानी आजमाइश। ये हकीकतन एक बीमारी है जिससे दुआ और शफा निकलती है। इसकी इब्तदा फना और इंतहा बका है। इसमें بظاہر مشقت و کلفت ہے مگر باطنی طور پر سرور و لذت. یہ ناواقفوں کے لیے بدبخت و بیماری ہے جبکہ عارفوں کے لیے شفا و تندرستی. اللہ عز و جل ارشاد فرماتا ہے، ترجمہ، تم فرماؤ وہ ایمان والوں کے لیے ہدایت اور شفا ہے اور وہ جو ایمان نہیں لاتے ان کے کانوں میں ٹینٹ روئی ہے اور وہ ان پر اندھا پن ہے. سورہ حامیم سجدہ. کافر اور مومن کی محبت کا موازنہ. محبت کرنے والوں کی کئی اقسام ہیں لیکن محببین الہی عز و جل ہی خالص و مخلص لوگ ہیں. اللہ عز و جل کا فرمان محبت نشان ہے، ترجمہ، اور ایمان والوں کو اللہ کے برابر کسی کی محبت نہیں. سورہ بقرہ. اس آیت مبارکہ کی تفسیر میں حضرت سیدنا ابن عباس رضی اللہ تعالی عنہما فرماتے ہیں، اشد سے مراد پختگی اور ہمیشگی ہے. اس کی وجہ یہ ہے کہ مشرکین جب کسی بت کو پوجا کرتے اور پھر کوئی اس سے اچھی چیز دیکھ لیتے تو اس بت کو چھوڑ کر اس سے اچھی چیز کی پوجا پاٹ شروع کر دیتے. یعنی کافر اپنی محبتیں بدلتے رہتے تھے جبکہ مومن صرف اللہ عز و جل سے محبت کرتے ہیں. حضرت سیدنا اکرمہ رضی اللہ تعالیٰ عنہ اس کی تفسیر یوں کرتے ہیں، اہل ایمان آخرت میں اللہ عز و جل سے بہت محبت کریں گے. حضرت سیدنا قدادہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، بے شک کافر مصیبت کے وقت اپنے باطل محمود سے منہ موڑ لیتا ہے اور اللہ عز و جل کی طرف متوجہ ہو جاتا ہے. چنانچہ اس بارے میں اللہ عز و جل ارشاد فرماتا ہے، ترجمہ، پھر جب کشتی میں سوار ہوتے ہیں اللہ کو پکارتے ہیں ایک اسی پر عقیدہ لا کر. سورہ عنکبوت. مزید ارشاد فرماتا ہے، ترجمہ، جب تمہیں دریا میں مصیبت پہنچتی ہے تو اس کے سوا جنہیں پوجتے ہیں سب گم ہو جاتے ہیں. سورہ بنی اسرائیل. مومن مصیبت خوشحالی اور آزمائش وغیرہ کسی حال میں بھی بارگاہ خداوندی عز و جل سے اعراض نہیں کرتا اور اس پر کسی کو ترجیح نہیں دیتا. حضرت سیدنا حسن رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں، کافر واسطے کے ساتھ اللہ عز و جل کی عبادت کرتے ہیں، جیسا کہ وہ اپنے بتوں کے متعلق کہتے تھے، جیسے اللہ عز و جل قرآن مبین میں یوں بیان فرماتا ہے، ترجمہ، کہتے ہیں ہم تو انہیں صرف اتنی بات کے لیے پوجتے ہیں کہ یہ ہمیں اللہ کے پاس نزدیک کر دیں. سورہ زمر. اور وہ یہ بھی کہتے تھے، ترجمہ، یہ اللہ کے یہاں ہمارے سفارشی ہیں. سورہ یونس. اس کے برعکس اہل ایمان کسی واسطے کے بغیر اللہ عز و جل کی عبادت کرتے ہیں، جیسے اللہ عز و جل یوں بیان فرماتا ہے، ترجمہ، اور ایمان والوں کو اللہ کے برابر کسی کی محبت نہیں. منقول ہے، کیونکہ مشرکین اپنے بہت سے باطل معبود سے محبت کرتے ہیں اس لیے ان کی محبت مشترک ہے، جبکہ مومنین کی محبت غیر مشترک ہے کیونکہ وہ صرف خدائے واحد عز و جل سے محبت کرتے ہیں. اور ایک قول یہ ہے کہ کفار کے معبود ان کے اپنے ہی بنائے ہوتے ہیں جبکہ مومنین اللہ عز و جل ہی کو ہر چیز کا بنانے والا اور ہر مخلوق کا خالق مانتے ہیں. اور بعد نے کہا کہ کافر بتوں کو دیکھ کر ان سے محبت کرتے ہیں جبکہ مسلمان بن دیکھے اللہ عز و جل سے محبت کرتے ہیں، بلکہ اللہ عز و جل پر ایمان بھی بن دیکھے لاتے ہیں. اسی وجہ سے ان سے آخرت میں دیدار الہی عز و جل کا وعدہ فرمایا گیا. ایک قول یہ بھی ہے کہ اللہ عز و جل نے والذین آمنوا اشد حبا للہ اس لیے فرمایا کیونکہ پہلے اللہ عز و جل نے ایمان والوں سے محبت کی، پھر مومنین نے اس سے محبت کی، اور جس کی محبت کی گواہی محمود برحق عز و جل دے یقیناً اس کی محبت زیادہ کامل اور زیادہ صحیح ہے. چنانچہ اللہ عز و جل ان کی شان میں ارشاد فرماتا ہے، ترجمہ، کہ وہ اللہ کے پیارے اور اللہ ان کا پیارا. سورہ مائدہ. حضرت سیدنا سفیان ثوری رحمت اللہ تعالی اللہ عز و جل کے اس فرمانے عالی شان. ترجمہ: اے رب ہمارے اور ہم پر وہ بوجھ نہ ڈالے جس کی ہمیں برداشت نہ ہو, کی تفسیر میں فرماتے ہیں یہاں بوجھ سے مراد محبت ہے. حضرت سیدنا ابو درداء رضی اللہ تعالیٰ عنہ فرماتے ہیں حضور سید المبلغین جناب رحمت للعالمین صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا, حضرت داؤد علیہ السلام یوں دعا کیا کرتے, دعا کا ترجمہ, یعنی اے میرے اللہ عز و جل, میں تجھ سے تیری محبت اور اس کی محبت کا سوال کرتا ہوں جو تجھ سے محبت کرتا ہے, اور اس عمل کی محبت کا سوالی ہوں جو مجھے تیری محبت تک پہنچا دے. اے میرے رب عز و جل, مجھے اپنی جان, گھر والوں اور ٹھنڈے پانی سے زیادہ اپنی محبت عطا فرما. آمین. حضرت سیدنا انس رضی اللہ تعالیٰ عنہ سے مروی ہے, نبی کریم رؤوف الرحیم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمانے محبت نشان ہے, جو اللہ عز و جل سے محبت کرتا ہے اسے چاہیے کہ وہ مجھ سے محبت کرے, اور جو مجھ سے محبت کرتا ہے اسے چاہیے کہ وہ میرے صحابہ سے محبت کرے, اور جو میرے صحابہ سے محبت کرتا ہے اسے چاہیے کہ وہ قرآن پاک سے محبت کرے, اور جو قرآن پاک سے محبت کرتا ہے اسے چاہیے کہ وہ مساجد سے محبت کرے, کیونکہ یہ ایسی عمارتیں ہیں جنہیں اللہ تعالیٰ نے بنانے اور پاک رکھنے کا حکم دیا اور ان میں برکت رکھی, پس یہ خیر و برکت والی جگہ ہیں اور ان کے رہنے والے بھی خیر و برکت میں ہیں, یہ پسندیدہ جگہ ہیں اور ان میں رہنے والے بھی پسندیدہ ہیں, یہ لوگ اپنی نمازوں میں ہوتے ہیں تو اللہ عز و جل ان کی ضرورت پوری فرماتا ہے, یہ مساجد میں ہوتے ہیں تو اللہ عز و جل ان کو اپنے مقاصد میں کامیابی عطا فرماتا ہے. حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں نبی کریم رؤوف الرحیم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمانے عالی شان ہے, اللہ عز و جل جب کسی بندے سے محبت فرماتا ہے تو جبرائیل علیہ السلام کو بلاتا ہے, اور ایک روایت میں ہے کہ حضرت جبرائیل علیہ السلام کو حکم فرماتا ہے زمین و آسمان والوں میں اعلان کر دے کہ اللہ عز و جل فلاں بندے سے محبت فرماتا ہے, لہذا تم بھی اس سے محبت کرو, پھر اس کی محبت زمین میں اتر جاتی ہے, وہ پانی میں پڑتی ہے تو اسے نیک و بد سبھی پیتے ہیں تو وہ بھی اس سے محبت کرنے لگتے ہیں, اور جب اللہ عز و جل کسی بندے کو ناپسند کرتا ہے تو حضرت جبرائیل امین علیہ السلام کو اس کے برعکس حکم فرماتا ہے, پس نیک و بد سبھی اس سے نفرت کرنے لگتے ہیں. محبوبان خدا عز و جل, محبوبان اولیاء رحم اللہ تعالی, مذکورہ احادیث پاک کی روشنی میں حضرت سیدنا ثابت بنانی رحمت اللہ تعالی کے متعلق ایک حکایت منقول ہے. ایک دفعہ آپ کسی خلیفہ کے پاس تشریف لے گئے. خلیفہ نے پوچھا, آپ کے دوست حضرت سیدنا سہل یمانی رحمت اللہ تعالی کیا دعا مانگتے ہیں؟ آپ نے فرمایا, ان کی دعا یہ ہے, یعنی اے اللہ عز و جل اپنے بندوں کے دلوں میں میری محبت ڈال دے. خلیفہ نے اس دعا کو کم تر سمجھتے ہوئے کہا, یہ ان کی دعا ہے؟ تو حضرت سیدنا ثابت نے فرمایا, کیا تم اس کو معمولی خیال کرتے ہو؟ میں نے حضرت سیدنا انس رضی اللہ تعالیٰ عنہ کو فرماتے سنا, آپ فرماتے ہیں کہ میں نے حضور نبی پاک صاحب دولاق صاحب افلاق صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو ارشاد فرماتے سنا, اللہ عز و جل جب کسی بندے سے محبت فرماتا ہے تو جبرائیل امین کو ندا فرماتا ہے کہ میں فلاں بندے سے محبت کرتا ہوں, تم بھی اس سے محبت کرو. پھر آپ رضی اللہ تعالیٰ عنہ نے آخر تک حدیث بیان فرمائی. حدیث سے پاک سنتے ہی خلیفہ کہنے لگا, میں اللہ عز و جل کی بارگاہ میں توبہ کرتا ہوں اور اس کی طرف رجوع کرتا ہوں. حضرت سیدنا ثابت رحمت اللہ تعالیٰ فرماتے ہیں, دوسرے دن جب میں نے حضرت سیدنا صالح یمانی رحمت اللہ تعالیٰ کی خدمت میں حاضر ہوا تو آپ کھڑے ہو گئے और मौनका फरमा कर यानी गले मिलकर मेरे सर का बोसा लिया और इरशाद फरमाया, अल्लाह अज़्ज़ा वजल तुझे खुश करे जैसे मुझे खुश किया। गुज़िश्ता रात मैंने ख्वाब में देखा गोया मैं मस्जिद नबवी में बारगाह मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वसल्लम में हाजिर हूँ और आप इरशाद फरमा रहे हैं, अपने इस दुआ पर कायम रहो क्योंकि औलिया इकराम रहमतुल्लाहि सलाम किसी बंदे से तभी मोहब्बत करते हैं जबकि अल्लाह अज़्ज़ा वजल भी उससे मोहब्बत करता हो। फिर मैंने आपको सलाम किया और वापस लौट आया। हज़रत सैयदना अबू यजीद बस्तामी यूं दुआ मांगा करते थे, या अल्लाह अज़्ज़ा वजल मुझे उस बात पर ताज्जुब नहीं कि मैं तुझसे मोहब्बत करता हूँ क्योंकि मैं तो तेरा एक हकीर बंदा हूँ, बल्कि ताज्जुब तो इस बात पर है कि तू मुझसे मोहब्बत फरमाता है हालांकि तू मालिक और कुदरत वाला है। हज़रत सैयदना यहया बिन मुआज़ राज़ी रहमतुल्लाह तआला यूं मुनाजात करते थे, या अल्लाह अज़्ज़ा वजल ये बात अजीब नहीं कि एक हकीर बंदा अपने रब्बे जलील अज़्ज़ा वजल से मोहब्बत करता है, बल्कि अजीब बात तो यह है कि रब्बे जलील अज़्ज़ा वजल अपने जलील बंदे से मोहब्बत करता है। बहुत आरफीन रहमतुल्लाह मुबीन फरमाते हैं, मोहब्बत एक दाना है जो दिलों की ज़मीन में काश्त किया जाता और अकलों के पानी से सराब किया जाता है, बस वो पानी की सफाई और ज़मीन की उम्दगी के मुताबिक फल देता है जैसा कि अल्लाह अज़्ज़ा वजल इरशाद फरमाता है। तर्जमा, और जो अच्छी ज़मीन है उसका सब्ज़ा अल्लाह के हुक्म से निकलता है और जो ख़राब है उसमें नहीं निकलता मगर थोड़ा बामुश्किल। सूरह आराफ। हज़रत सैयदना अनस बिन मालिक रज़ियल्लाहु ताला अन्हु से मरवी है, हज़ूर नबी अकरम नूर मुजस्सम शाह बनी आदम सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमाने आलीशान है, तीन खसलतें जिस शख्स में होंगी वो इस्लाम की हलावत पाएगा। नंबर एक, अल्लाह अज़्ज़ा वजल और उसका रसूल सल्लल्लाहु ताला अलैहि वसल्लम उसके नज़दीक सबसे ज़्यादा महबूब हों। नंबर दो, किसी से मोहब्बत करे तो सिर्फ अल्लाह अज़्ज़ा वजल के लिए करे। और नंबर तीन, इस्लाम लाने के बाद दोबारा कुफर में लौटने को इस तरह नापसंद करे जैसे आग में डाले जाने को नापसंद करता है। हज़रत सैयदना अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से मरवी है कि नबी करीम रऊफुर रहीम सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमाने राहत निशान है, अल्लाह अज़्ज़ा वजल बरोज़ क़ियामत फरमाएगा, मेरी खातर बह मोहब्बत करने वाले कहाँ हैं, आज मैं उन्हें अपने साया रहमत में जगह अता फरमाऊंगा, आज मेरे साया रहमत के सिवा कोई साया नहीं। हज़रत सैयदना मुआज़ रज़ियल्लाहु ताला अन्हु रवायत फरमाते हैं, मैंने नबी करीम रऊफुर रहीम सल्लल्लाहु ताला अलैहि वसल्लम को फरमाते सुना कि अल्लाह अज़्ज़ा वजल इरशाद फरमाता है, मेरे लिए आपस में मोहब्बत करने वालों के लिए बरोज़ क़ियामत नूर के मिंबर होंगे जिन पर अंबिया और शहदा भी रश्क करेंगे। अजीम खादमा। हज़रत सैयदना अब्दुल्ला बिन हुसैन रहमतुल्लाह तआला फरमाते हैं, मेरे पास एक अजमी खादमा थी, एक रात वो महव आराम थी, फिर मैंने देखा कि उसने उठकर वुज़ू किया और नमाज के लिए खड़ी हो गई। जब नमाज से फारग हुई तो सरबसजूद हो गई और अर्ज करने लगी, ए मेरे मौला उस मोहब्बत की कसम जो तुझे मुझसे है मेरी बख्शिश फरमा दे। मैंने कहा, अल्लाह अज़्ज़ा वजल तुझ पर रहम करे, यूँ ना कह बल्कि यूँ कह, उस मोहब्बत की कसम जो मुझे तुझसे है क्योंकि हो सकता है अल्लाह अज़्ज़ा वजल तुझसे मोहब्बत ना करता हो। कहने लगी, ए मेरे आका अगर उसको मुझसे मोहब्बत ना होती तो वो आपको सुला कर मुझे अपने हजूर खड़ा ना करता, उसकी मोहब्बत है कि मुझे मुशरकीन के मुल्क से निकाला और मोमिनीन में दाखिल फरमा दिया। ये सुनकर मैंने कहा, जा मैंने तुझे रज़ाए इलाही अज़्ज़ा वजल के लिए आज़ाद किया। तो वो कहने लगी, ऐ मेरे आका आपने मेरे साथ अच्छा नहीं किया, पहले मेरे लिए दो अजर थे अब सिर्फ एक रह गया। फिर उसकी ज़ोरदार चीख बुलंद हुई और कहने लगी, ये तो मेरे छोटे मालिक का आज़ाद करना है, حقیقی مالک عز و جل کا آزاد کرنا کیسا ہوگا؟ پھر وہ نیچے گری اور اس کی روح کف سے انصری سے پرواز کر گئی۔ اللہ عز و جل کی قسم، یہ محببین کی صفات ہیں جن کے دل رب العالمین عز و جل کی محبت میں معلق یعنی اٹکے رہتے ہیں۔ کسی محب سے پوچھا گیا، تو نے محبت کو کیسا پایا؟ جواب دیا، میں ٹھاٹھے مارتے ہوئے سمندر کے ساحل پر کھڑا ہوا جس کا دوسرا کنارہ نہیں ملتا، تو مجھے اس ذات نے قرب بخشا جو فرماتا ہے، یعنی جو مجھ سے ایک بالشت قریب ہو، یعنی جو مجھ سے ایک بالشت قریب ہو میں اس سے ایک ہاتھ قریب ہو جاتا ہوں۔ میں اس کے حکم سے سواری محبت پر سوار ہو گیا تو روح نے پکارنے والے کو جواب دیا ترجمہ، اللہ کے نام پر اس کا چلنا اور اس کا ٹھہرنا۔ سورہ ہود۔ جب میں بحر محبت کے درمیان اتھاہ گرائیوں میں پہنچا تو میں اس کے راستوں میں پریشان ہو گیا۔ مجھ پر یہی کیفیت طاری رہی یہاں تک کہ محبوب حقیقی عز و جل نے مجھے، یعنی وہ اللہ کے پیارے اور اللہ ان کا پیارا، کے پاکیزہ اجتماع میں پہنچا دیا، اور اب میں مقام بقا اور مقام فنا کے درمیان ہوں، یہاں تک کہ فنا کو پالوں۔ انوکھی مناجات۔ حضرت سیدنا ابو سلیمان دارانی رحمت اللہ تعالی اپنی مناجات میں عرض کرتے، اے میرے مولا عز و جل، اگر تو نے میرے گناہوں کا مؤاخذہ کیا تو میں تجھ سے بخشش طلب کروں گا، اگر تو نے میرے بخل کے سبب پوچھ گچھ کی تو میں تجھ سے جود و کرم کا سوال کروں گا، اگر تو نے نافرمانی پر میرا حساب کتاب لیا تو میں تجھ سے احسان طلب کروں گا، اگر تو نے مجھے آگ میں داخل کیا تو میں اہل دوزخ سے کہوں گا کہ میں رب عز و جل سے محبت کرتا ہوں۔ تو آپ رحمت اللہ تعالی کو آواز آئی، اے ابو سلیمان، ہم تجھے جہنم میں نہیں بلکہ جنت میں داخل کریں گے کہ تو اہل جنت کو ہماری محبت کے متعلق بتائے، اہل دوزخ کو ہماری محبت سے آگاہ نہ کرے، کیونکہ محبت کرنے والوں کا ٹھکانہ جنت اور دشمنوں کا ٹھکانہ جہنم ہے۔ اے میرے اسلامی بھائیوں، محبت دلہنوں کی مانند ہے اور اس کا حق مہر جانوں کی قربانی ہے، اس کی وجہ سے گردنیں اور سر جھکے رہتے ہیں، یہ دلوں پر اپنی تجلی ڈالتی ہے اور گدلہ پن دور کرتی ہے، یہ عارف کے لیے نور ہے تو جاہل کے لیے آگ۔ جب محبت کی پاکیزہ شراب اہل صفحہ کو اکساتی ہے تو اہل وفا کے دل حاضر ہو جاتے ہیں، پس ذکر الہی عز و جل اس کا ساز ہے تو توحید باری تعالی اس کا گلدستہ ہے، شکر اس کا ترجمان ہے تو ہیبت اس کی پہچان۔ اہل محبت کے لیے باغ وصال یار کے دروازے کھولے جائیں گے، وہ صبح و شام اس کی نعمتوں سے لطف اندوز ہوں گے، محبوب حقیقی عز و جل بلا حجاب ان پر تجلی فرمائے گا اور خوش روح ملائکہ ہر دروازے سے ان کے پاس حاضر ہوں گے۔ بس قرآن حکیم کی تلاوت کرنے والوں کے لیے خوشخبری اور اچھا ٹھکانہ ہے، اور خوف خدا عز و جل رکھنے والے اور برے حساب سے ڈرنے والے جنت میں آراستہ پیراستہ صوفوں سے تیک لگائے ہوئے ہوں گے، کیا ہی اچھا ثواب ہے ان کا۔ جنت میں یاقوت کا گھر۔ حضرت سیدنا یوسف بن حسین رحمت اللہ تعالی فرماتے ہیں، میں نے حضرت سیدنا ذنون مصری رحمت اللہ تعالی کو فرماتے سنا، میں مصر کی ایک سڑک سے گزر رہا تھا کہ اچانک ایک خاتون پر میری نظر پڑی جو چادر اوڑھے ہوئے نہ تھی۔ میں نے اسے کہا، اے عورت، کیا تجھے بغیر چادر گھومتے ہوئے حیا نہیں آتی؟ تو اس نے کہا، اے ذنون، جب چہرے پر زردی غالب ہو تو چادر کا کیا کام؟ میں نے پوچھا، تیرے چہرے پر کس چیز کی زردی چھائی ہوئی ہے؟ جواب دیا، محبت الہی عز و جل کی۔ میں نے کہا، اے عورت، تیرے چہرے سے معلوم ہوتا ہے کہ تو نے شراب پی رکھی ہے۔ اس نے جواب دیا، اے فضول بات کرنے والے، چپ رہ۔ میں نے اس کی محبت کا جام پیا، मैंने उसकी मोहब्बत का जाम पिया, मसरूर होकर सोई और मोहब्बत इलाही अज़्ज़ा वजल के नशे में चूर होकर सुबह की। मैंने कहा, ऐ खातून, क्या मैं तुझसे कुछ मुफीद बातें या वसीयत हासिल कर सकता हूँ? तो वो कहने लगी, ऐ जुनून, खामोशी को लाजम पकड़, यहाँ तक के लोग तुझे परेशान समझने लगे, और अल्लाह अज़्ज़ा वजल के दिए हुए रिज़्क पर राजी रह। जन्नत में तेरे लिए याकूत का घर बनाया जाएगा। ऐ मारफत हक के तालिब, जब मोहब्बत की हवा दिल के खानों में चलती है तो ये महबूब की मुलाकात से ही राहत पाती है, और तू सहरे के वक़्त अहले मारफत की मुनाजात सुनेगा तो उनमें से हर एक ज़ुबान हाल से उसी के मुताबिक जवाब देगा जो अहवाल उस पर गुजर रहे होंगे। पस अगर उससे पूछा जाए कि ऐ गमगीन इंसान, तू हम तक कैसे पहुंचा? तो वो जवाब में कहेगा, मैंने तवक्कुल और इश्क के इलाही अज़्ज़ा वजल को अपनाया तो मुझे पता भी ना चला कि मुझे उसकी हजूरी मिल गई। और अगर उससे सवाल किया जाए कि ऐ मौत से खौफ खाने वाले, तूने मौत को कैसा पाया? तो वो कहेगा, मैंने महबूब हकीकी अज़्ज़ा वजल की रज़ा में तकलीफ़ को खुशगवार जाना, बस मैंने उसके फजल को सबकत ले जाने वाला और अपने हौसले को पीछे रह जाने वाला पाया। मुझे उससे कामयाबी की उम्मीद क्यों कर ना हो, हालांकि मैं उसकी रहमत पर यकीन रखता हूँ। और अगर उससे पूछा जाए कि ऐ जाहिद, अल्लाह अज़्ज़ा वजल के लिए खर्च करने वाली जगहों के मुतल्लिक तेरा अहद कैसा है? तो उसका जवाब होगा, मैंने खैर के कामों में खर्च करने के मुतल्लिक उसका ये फरमाने आलीशान सुना, तर्जमा, जो तुम्हारे पास है हो चुकेगा और जो अल्लाह के पास है हमेशा रहने वाला। सूरह नहल। तो जो कुछ मेरे पास था मैंने उसे उसके लिए छोड़ दिया जो रब अज़्ज़ा वजल के पास है। मैंने फना हो जाने वाली चीज़ों से तवज्जो उठाकर बाकी रहने वाली चीज़ों पर तवज्जो दी। और अगर उससे सवाल किया जाए कि ऐ हम से मोहब्बत करने वाले, तेरी हमारी बारगाह तक कैसे रसाई हुई? तो वो कहेगा, मैंने बारगाह खुदावंदी अज़्ज़ा वजल से युहिब्बू हम का जाम पिया जिसके नशे से वयुहिब्बू न हो की खलवत में खो गया, और इस जाम इश्क की वजह से मुझ पर खशी तारी हो गई, फिर जलवा महबूब से ही इफाका हुआ। भेड़िये बकरियों के मुहाफिज बन गया। हजरत सैयदना रबीह बिन हुसैन रहमतुल्लाह अलैह के मुतलक मनकूल है कि आप हमेशा शब बेदारी करते थे। एक दिन आपकी बेटी ने अर्ज़ की, ऐ अब्बाजान, अल्लाह अज़्ज़ा वजल के मखलूक में सबसे अफजल कौन है? तो आपने फरमाया, हमारे आका व मौला हज़रत सैयदना मोहम्मद मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वसल्लम। ये सुनकर वो कहने लगी, हुरमत मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वसल्लम का वास्ता, आज रात आप सो जाएं। तो आपने बारगाह खुदावंदी अज़्ज़ा वजल में अर्ज़ की, ऐ मेरे रब अज़्ज़ा वजल, तू जानता है कि मुझे शब बेदारी नींद से ज़्यादा प्यारी है, लेकिन मेरी बेटी ने मुझे हजूर नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम का वास्ता दिया है, इस बना पर आज मुझे सोना पड़ेगा। चुनाचा आप महव आराम हो गए। ख्वाब में देखा कि बसरा में एक ममूना नामी खादमा है जो जन्नत में उनकी बीवी होगी। सुबह हुई तो आप बसरा रवाना हो गए। जब अहले बसरा ने आपकी आमद का शहरा सुना तो शानदार इस्तकबाल किया। जब आप शहर में दाखिल हुए तो लोगों से पूछा, क्या यहाँ कोई ममूना नामी औरत है? लोगों ने अर्ज़ की, आप उस दीवानी ममूना का पूछते हैं जो दिन में बकरियां चराती है और उसकी मजदूरी से खजूरें खरीदती है, उसे फुकरा में सदका करती है, रात को छत पर चढ़ जाती है और फिर कसरत गिरे अवजारी और चीखों पुकार से किसी को सोने नहीं देती। आपने पूछा वो अपनी आहुजारी में क्या कहती है, तो उन्होंने जवाब दिया वो कहती है ताज्जुब है मोहब्बत करने वाले पर वो कैसे सो जाता है, हालांकि मुहिब पर तो नींद हराम हो जाती है। ये सुनकर आप रहमतुल्लाह तआला ने फरमाया अल्लाह अज़्ज़ा वजल की कसम ये दीवानों का कलाम नहीं, मुझे उसके पास ले चलो। लोगों ने अर्ज़ की वो जंगल में बकरियां चरा रही है। आप उसकी तरफ तशरीफ ले गए तो देखा कि उसने एक मेहराब बना रखा है और उसमें नमाज पढ़ रही है। आपने देखा कि बकरियां चर रही हैं और भेड़िए उनकी हिफाजत कर रहे हैं। आप ये मंजर देखकर बहुत हैरान हुए और आप फरमाते हैं कि जब वो नमाज से फारग हुई तो मैंने कहा अस्सलामु अलैकुम ऐ ममूना, उसने जवाब दिया वालेकुम अस्सलाम ऐ रबी, मैंने पूछा तुम मेरा नाम कैसे जानती हो, उसने कहा सुबहानअल्लाह अज़्ज़ा वजल, मुझे उस ज़ात ने आपका नाम बताया है जिसने गुज़िश्ता रात ख्वाब में आपको ख़बर दी कि मैं आपकी ज़ौजा हूँ, लेकिन ये वादा की जगह नहीं बल्कि हमारे दरमियान वादा की जगह जन्नत है। मैंने पूछा ये भेड़ियों और बकरियों के इकट्ठे रहने का मामला कैसा है, उसने जवाब दिया जब मेरे दिल में अल्लाह अज़्ज़ोजल की मोहब्बत पैदा हुई और मैंने दिल से दुनिया की मोहब्बत निकाल दी तो उस ज़ात ने भेड़ियों और बकरियों में सुलह करवा दी। फिर उसने कहा अरबी मुझे मेरे मालिक के हकीकी अज़्ज़ोजल का कलाम तो सुनाएं, मुझे उसके सुनने का बहुत शौक़ है, तो मैंने तिलावत कुरान शुरू कर दी। तर्जमा ऐ झुरमट मारने वाले रात में क़याम फरमा सिवा कुछ रात के सूरह मुज़म्मिल। वो सुनती रही और रो रो कर तड़पती रही यहाँ तक कि जब मैं अल्लाह ताला के इस फरमाने आलिशान पर पहुँचा। तर्जमा बेशक हमारे पास भारी बेड़ियाँ हैं और भड़कती आग और गले में फंसता खाना और दर्दनाक अजाब सूरह मुज़म्मिल। तो उसने ज़ोरदार चीख मारी और नीचे गिर गई और उसकी रूह कफ से उनसरी से परवाज कर गई। मैं उसकी इस हालत पर परेशान था कि अचानक ख़वातीन का काफिला आया, उन्होंने कहा हम इसके ग़ुस्ल कफन का तमाम करेंगी। मैंने पूछा तुम्हें इसके इंतकाल की इत्तला किसने दी, उन्होंने बताया हम इसकी दुआ सुना करती थी कि या अल्लाह अज़्ज़ा वजल मुझे हजरत सैयदना रबी रहमतुल्लाह तआला के सामने मौत देना। जब हमने सुना कि आप इसके पास तशरीफ़ लाए हैं तो हमने जान लिया कि अल्लाह अज़्ज़ा वजल ने इसकी दुआ कबूल फरमा ली है। ऐ मेरे सलामी भाइयों, जब अल्लाह अज़्ज़ा वजल बंदों के दिल की ज़मीन संवारता है तो उसे खशियत के हाल से उलटता पलटता है और उसमें मोहब्बत का बीज बोकर आंसुओं के पानी से सराब करता है, तो जो फसल उगती है वो ये है। तर्जमा के वो अल्लाह के प्यारे और अल्लाह उनका प्यारा सूरह मायदा। औलिया इकराम रहिमल्लाह सलाम मोहब्बत इलाही अज़्ज़ा वजल के दरिया में तैरते हैं, उसके बाबे करम को लाजम पकड़ लेते हैं, उसकी बारगाह में खड़े रहते हैं, उसके अहकाम की बजावरी पर हमेशा की अख्तियार करते हैं और उससे वालेहाना प्यार करते हैं। इसी वजह से वो रातों को आराम नहीं करते बल्कि बेदार रहते हैं। बस जब वो उसकी मोहब्बत में दुनिया से जाते हैं तो उन्हें कोई मलामत नहीं होती। मैं तेरी मोहब्बत में कमज़ोर नहीं। हज़रत सैयदना अब्दुल्ला बिन फजल रहमतुल्लाह तआला फरमाते हैं जब हज़रत सैयदना यहया बिन मुआज़ रज़ी रहमतुल्लाह तआला का इंतकाल हुआ और आपको ख्वाब में देख कर पूछा गया अल्लाह अज़्ज़ा वजल ने आपके साथ क्या मामला फरमाया, जवाब दिया अल्लाह अज़्ज़ा वजल ने मुझे बख्श दिया। पूछा गया किस सबब से, फरमाया मैं अपनी दुआ में अर्ज करता था या अल्लाह अज़्ज़ा वजल अगरचा मैं तेरी इबादत में कमज़ोर हूँ मगर तेरी मोहब्बत में कमज़ोर नहीं। रूहानी बदन और आसमानी अकलें। हज़रत सैयदना ज़ुनून मिस्री रहमतुल्लाह तआला फरमाते हैं میں نے یمن کے ایک بزرگ کے متعلق سنا کہ وہ محبت کرنے والوں میں بلند مرتبہ اور کوشش کرنے والوں پر فوقیت رکھتے ہیں اور وہ علم و حکمت کا سرچشمہ ہیں۔ چنانچہ میں حج کے ارادے سے نکلا اور جب ارکان حج ادا کر لیے تو ان کی طرف چل پڑا تاکہ ان کی گفتگو سنوں اور ان کے بیان سے نفع اٹھاؤں۔ ہم کئی لوگ یہی سوچ لے کر چلے، ہمارے ساتھ ایک نوجوان بھی تھا جس میں نیک لوگوں کی نشانیاں اور محبت کرنے والوں کی علامتیں پائی جاتی تھیں۔ وہ بزرگ ہمیں ملے، ہم ان کے پاس بیٹھ گئے۔ اسی نوجوان نے سلام و کلام سے ابتدا کی، بزرگ نے اس سے مصافحہ کیا اور اس کی طرف متوجہ ہوئے۔ نوجوان نے عرض کی، یا سیدی، اللہ عز و جل نے آپ کو بیمار دلوں کا طبیب بنایا ہے، مجھے ایک ایسی بیماری ہے کہ طبیب اس کے علاج سے عاجز آ چکے ہیں، اگر آپ مجھ پر اپنا لطف و کرم فرمائیں تو میرا علاج فرما دیجیے۔ بزرگ نے پوچھا، جو معاملہ تجھ پر ظاہر ہوا ہے اس کے مطابق پوچھ۔ اس نے عرض کی، محبت الہی عز و جل کی علامت کیا ہے؟ بزرگ نے جواب دیا، اس کی علامت یہ ہے کہ تو اپنے آپ کو بیمار جان، کیا تو نے دیکھا نہیں کہ بیمار مرض کے خوف سے کھانا نہیں کھاتا؟ یہ سنتے ہی نوجوان نے بآواز بلند چیخ ماری، ہمیں اندیشہ ہوا کہ اس کی روح پرواز کر گئی ہے۔ جب اسے افاقہ ہوا تو پھر عرض کی، اللہ عز و جل آپ پر رحم فرمائے، محبت کرنے والوں کی علامت کیا ہے؟ فرمایا، محبت کرنے والوں کا درجہ بہت بلند ہے۔ نوجوان نے پھر عرض کی، مجھے ان کے اوصاف بتائیں۔ تو انہوں نے فرمایا، اللہ عز و جل سے محبت کرنے والے اس کے نور جلال کو دیکھتے ہیں تو ان کے جسم روحانی اور عقلیں آسمانی ہو جاتی ہیں، جو ملائکہ کی صفوں کے درمیان واضح طور پر چلتی پھرتی ہیں اور تمام امور آخرت کا یقینی طور پر مشاہدہ کرتی ہیں، پس وہ حسب استطاعت اللہ عزوجل کی عبادت کرتے ہیں، ان کو جنت کی طمع ہوتی ہے نہ دوزخ کا خوف۔ اس نوجوان نے ایک آہ سر دل پر درد سے کھینچی اور اپنی جان آفرین کے سپرد کر دی۔ وہ بزرگ رو رو کر اسے بوسے دینے لگے، پھر فرمانے لگے، اللہ عز و جل کی قسم، یہ خائفین کی موت ہے اور یہ محببین کا مقام ہے۔ حضرت سیدنا حسن بصری رحمۃ اللہ تعالیٰ فرماتے ہیں، اللہ عز و جل نے حضرت سیدنا داؤد علیہ السلام کی طرف وحی فرمائی، اے داؤد، مجھ سے محبت کرو اور میرے محببین سے بھی محبت کرو اور میرے بندوں کے دلوں میں میری محبت ڈالو۔ انہوں نے عرض کی، یا اللہ عز و جل، میں تجھ سے محبت کرتا ہوں اور تیرے محببین سے بھی محبت کرتا ہوں، لیکن تیرے بندوں کے دلوں میں تیری محبت کیسے داخل کروں؟ تو ارشاد فرمایا، ان کو میری نعمتیں اور عطائیں یاد دلاؤ، کیونکہ وہ مجھے احسان کرنے والا ہی جانتے ہیں۔ منقول ہے، اللہ عز و جل نے حضرت سیدنا ابراہیم علیہ السلام کی طرف وحی فرمائی، تو میرا خلیل ہے اور میں تیرا خلیل ہوں، لہذا اس بات سے بچنا کہ میں تیرے دل کو اپنے غیر میں مشغول پاؤں، اگر ایسا ہوا تو میں تیری محبت ختم کر دوں گا، کیونکہ میں اپنی محبت کے لیے ایسے بندے کا انتخاب کرتا ہوں کہ اگر میں اسے آگ میں بھی جلاؤں تو بھی اس کا دل میرے علاوہ کسی میں مشغول نہ ہو، جب وہ ایسا ہو تو میں اپنی محبت اس کے دل میں ڈال دیتا ہوں اور اس پر مسلسل اپنا لطف و کرم فرماتا ہوں، پھر اسے اپنا قرب اور اپنی محبت عطا کرتا ہوں، تو میرے نزدیک کون سی نعمت اس کے برابر ہو سکتی ہے اور میرے نزدیک کون سا شرف و مرتبہ اس سے بڑھ کر ہو سکتا ہے؟ میری عزت و جلال کی قسم، اپنی طرف متوجہ ہونے کی وجہ سے میں اپنے محب کے سینے کو ضرور شفا بخشوں گا، اور یہ اس لیے کہ میں اپنے محب سے محبت کرتا ہوں۔ میٹھے میٹھے سلامی بھائیوں، جب اللہ عز و جل کی محبت اپنی قدیم عنایت کے ساتھ بندے پر سبقت لے جاتی ہے تو پھر بندہ سیدھے راستے پر کیوں نہیں چلتا؟ حکم ہوتا ہے، اے جبرائیل علیہ السلام، فلاں کو سلا دو اور فلاں کو اٹھا دو، تو محب اپنے محبوب میں حقیقی عز و جل کے حضور کھڑا ہو جاتا ہے، اس کی عبادت کو لازم پکڑ لیتا ہے اور اس کی محبت میں حیران و سرگردان رہتا ہے، تو اس پر کسی ملامت کرنے والے کی ملامت اور عتاب اثر نہیں کرتا۔ سیدنا ذوالنون مصری رحمۃ اللہ تعالیٰ کا رقت انگیز بیان۔ حضرت سیدنا ابو حیان رحمۃ اللہ تعالیٰ فرماتے ہیں، میں مصر کے ایک جنگل بیابان میں حضرت سیدنا ذوالنون مصری رحمۃ اللہ تعالیٰ کے اجتماع پاک میں حاضر ہوا۔ میں نے حاضرین اجتماع کو شمار کیا تو وہ 70,000 کے لگ بھگ تھے۔ آپ رحمۃ اللہ تعالیٰ اللہ عز و جل کی محبت اور محببین باری تعالیٰ کے متعلق بیان فرما رہے تھے۔ آپ کے اجتماع میں 11 افراد مر گئے، لوگ چیخ و پکار اور گریہ وزاری کرتے ہوئے گر رہے تھے، بہت سے لوگ زمین پر بے ہوش پڑے تھے، سارا دن انہیں افاقہ نہ ہوا۔ تو آپ کا ایک مرید عرض کرنے لگا، اے ابو الفیض، آپ نے محبت خالق عز و جل کے ذکر سے دلوں کو جلا کر رکھ دیا اور غم و اندو میں ڈال دیا، اب محبت مخلوق کے ذکر سے ان کے دلوں کو ٹھنڈک پہنچائیں۔ یہ سن کر حضرت سیدنا ذوالنون مصر رحمۃ اللہ تعالیٰ نے غم و اندو میں ڈوبی ہوئے شدید آہ بھری اور آپ کی قمیص شق ہو کر دو ٹکڑوں میں تقسیم ہو گئی۔ پھر ارشاد فرمانے لگے، آہ افسوس، ان کے دل معلق ہو گئے، ان کی آنکھیں اشک بار ہو گئیں، انہوں نے شب بیداری کا عہد و پیمان اور نیند کا بائیکاٹ کر لیا، ان کی رات طویل اور نیند کم ہے، ان کا غم و عالم ختم نہ ہوگا، ان کے کام دشوار اور آنسو بہت زیادہ ہیں، ان کی آنکھیں آنسو بہا رہی ہیں اور پلکیں نمناک ہیں، زمانے نے ان سے دشمنی کی اور رشتہ داروں اور پڑوسیوں نے جفا کی، محبت الہی عز و جل نے ان کے دلوں کو جلا کر رکھ دیا، ان کی شراب طہور گدلے پن سے پاک صاف ہے، بے شک ان کے لیے اپنے مقصود تک پہنچنے اور سرور و کامیابی پانے کی بشارت ہے۔ اے میرے اسلامی بھائیوں، محبت ان لوگوں کا کام ہے جنہوں نے اپنے دل میں محبوب حقیقی عز و جل کے سوا کسی کے لیے ذرہ برابر جگہ نہ چھوڑی، اور محبت ہر عضو بدن پر اپنی علامات ظاہر کرتی ہے۔ زبان محبوب حقیقی عز و جل کے ذکر میں مشغول رہتی ہے، جیسا کہ اللہ تبارک و تعالیٰ ارشاد فرماتا ہے، ترجمہ، تو میری یاد کرو، میں تمہارا چرچا کروں گا۔ سورہ بقرہ۔ کون محبوب حقیقی عز و جل کے ان میٹھے بولوں کو سننے کے لیے بیتاب رہتے ہیں؟ ترجمہ، اور اے محبوب، جب تم سے میرے بندے مجھے پوچھیں تو میں نزدیک ہوں۔ سورہ بقرہ۔ آنکھیں جلوہ محبوب عز و جل دیکھنے کی آرزو مند رہتی ہیں، جیسا کہ قرآن پاک فرماتا ہے، ترجمہ، کچھ منہ اس دن تر و تازہ ہوں گے اپنے رب کو دیکھتے۔ بدن محبوب حقیقی عز و جل کی اطاعت میں کھڑے ہو کر یہ وظیفہ پڑھتے رہتے ہیں، ترجمہ، ہم تجھی کو پوچھیں اور تجھی سے مدد چاہیں۔ دل یاد محبوب عز و جل میں محبت کے رابطے سے جڑے رہتے ہیں۔ اللہ عز و جل ارشاد فرماتا ہے، ترجمہ، کہ وہ اللہ کے پیارے اور اللہ ان کا پیارا۔ سورہ المائدہ۔ راز جلوہ محبوب عز و جل کے مشاہدہ میں کھوئے رہتے ہیں۔ اللہ عز و جل قرآن پاک میں فرماتا ہے، ترجمہ، اور قسم اس دن کی جو گواہ ہے اور اس دن کی جس میں حاضر ہوتے ہیں، روحیں راحت اور پھولوں کے ذکر سے سکون حاصل کرتی ہیں، چنانچہ اللہ عز و جل ارشاد فرماتا ہے، ترجمہ، تو راحت ہے اور پھول۔ سورہ واقعہ۔ پاس عارف کو بارگاہ خداوندی عز و جل میں حاضری سے غفلت نہیں ہوتی اور نہ ہی عابد اپنے معبود حقیقی عز و جل سے غافل ہوتا ہے۔ دل کی سیاہی کیسے دور ہو؟ حضرت سیدنا ذوالنون مصری رحمت اللہ تعالیٰ فرماتے ہیں، میں نے ایک نوجوان کو دیکھا جو بظاہر مجنون تھا مگر باطن محبت الہی عز و جل کی دولت سے مالا مال تھا۔ میں سمجھ گیا کہ یہ نوجوان اللہ عز و جل کے عشق میں چور ہے۔ میں نے دیکھا کہ وہ رو رہا تھا اور یہ دعا کر رہا تھا، یا اللہ عز و جل، تو نے محبت کرنے والوں کو قرب سے نوازا لیکن مجھے دور کر دیا، میرا گناہ کیا ہے؟ ان کو تو نے اپنے وصال عطا کیا اور مجھے ہجر و فراق سے دوچار کیا، ہائے میری مصیبت، تو نے ان کو قیام کے لیے بیدار رکھا اور مجھے سلائے رکھا، ہائے میری رسوائی، تو نے ان کو سحری کے وقت مناجات کی لذت عطا کی اور مجھے محروم رکھا، ہائے میرا دکھ، پھر اس نے رونا شروع کر دیا۔ حضرت سیدنا ذوالنون مصری رحمت اللہ تعالیٰ فرماتے ہیں، میرے جسم کے پرسکون اعضاء پر کپ کپی تاری ہو گئی، میرا پوشیدہ عشق جوش مارنے لگا تو میں نے اس سے پوچھا، اے نوجوان، یہ رونا کیسا؟ تو وہ کہنے لگا، اے ذوالنون، مجھے بتائیں کہ کپڑے کی میل تو پانی اور صابن سے دور ہو جاتی ہے لیکن دل کی سیاہی کیسے دور ہو؟ میں نے کہا، اللہ عز و جل کی قسم، میں بھی اسی کی تلاش میں ہوں جس کی تلاش میں تو ہے۔ مجھے اس نوجوان کے واقعے سے بڑی حیرانگی ہوئی۔ اے میرے اسلامی بھائی، جب اللہ عز و جل کی محبت دلوں میں قرار پکڑ لیتی ہے تو انہیں محبوب حقیقی عز و جل کے انوار سے روشن کر دیتی ہے۔ محبت کی بدولت دل میں سات ثمرات پھیلتے ہیں جن کے بغیر معرفت الہی عز و جل کا چراغ روشن نہیں ہوتا۔ نمبر ایک، نیت میں اخلاص، نمبر دو، خشیت الہی عز و جل، نمبر تین، اللہ عز و جل سے ثواب کی امید، نمبر چار، اس کے ساتھ سچا رہنا، نمبر پانچ، اسی پر توکل کرنا، نمبر چھ، اسی سے اچھا گمان رکھنا، اور نمبر سات، اسی کی طرف لگن و شوق ہونا۔ جس طرح درج ذیل سات اشیاء کے بغیر چراغ نہیں جلتا، جیسے زناد، وہ پتھر جس کو رگڑ کر آگ نکالی جاتی ہے، نمبر دو، پتھر، نمبر تین، آگ پکڑ لینے والی کوئی چیز مثلا کپڑا، نمبر چار، گندک، نمبر پانچ، چراغ دان، نمبر چھ، تیل، اور نمبر سات، فتیلہ۔ اس طرح مذکورہ سات چیزوں کے بغیر معرفت الہی عز و جل کا چراغ بھی روشن نہیں ہوتا۔ اے میرے سلامی بھائی، معلوم ہوا کہ ان چیزوں کے بغیر چراغ روشن کرنے کا کوئی طریقہ نہیں۔ اگر تو اپنے رب عز و جل کے مشاہدے کے لیے اپنے دل کے چراغ کو روشن کرنا چاہتا ہے تو تیرے لیے سخت کوشش کا زناد، تکالیف جھیلنے کا پتھر، عشق کی آگ، محبت کی گندک، توکل کا چراغ دان، فکر کا تیل اور صبر کا فتیلہ ضروری ہے۔ پھر اللہ عز و جل کے حضور گریا ازاری کی زنجیر میں چراغ کو لٹکا دے تو اسی طرح تیرے دل میں نور الہی عز و جل روشن ہوگا اور تو جمال الہی عز و جل کا مشاہدہ کر لے گا۔ حقیقی بندے اور سچے محبوب، حضرت سیدنا محمد بن ایمن مفید رحمت اللہ تعالیٰ فرماتے ہیں، میں نے حضرت سیدنا جنید بغدادی رحمت اللہ تعالیٰ کو فرماتے سنا، میں حضرت سیدنا سری سختی رحمت اللہ تعالیٰ کی خدمت میں سو رہا تھا کہ آپ نے مجھے بیدار کیا اور فرمانے لگے، اے جنید، میں نے دیکھا کہ گویا میں اللہ عز و جل کے حضور کھڑا ہوں اور مجھے ارشاد فرمایا گیا، اے سری، میں نے مخلوق پیدا کی تو سب میری محبت کا دعویٰ کرتے تھے، پھر میں نے دنیا پیدا کی تو 90% بھاگ گیا اور 10% باقی رہ گیا، پھر میں نے جنت پیدا کی تو بقیہ میں سے بھی 90% بھاگ گیا اور صرف 10% بچ گیا، پھر جب میں نے ان پر ذرہ بھر آزمائش نازل کی تو اس باقی رہ جانے والی تعداد کا بھی صرف 10% بچا اور باقی 90% بھاگ گیا۔ میں نے باقی رہنے والوں سے پوچھا، ना तो तुमने दुनिया को चाहा, ना जन्नत की तलब की, ना जन्नत तलब की, ना ही आजमाइश से भागे। आखिर तुम क्या चाहते हो और तुम्हारा मकसूद क्या है? तो उन्होंने अर्ज़ की, हमारा मकसूद तू ही तू है। अगर तू हम पर मुसाइब नाजल फरमाएगा तब भी हम तेरी मोहब्बत को ना छोड़ेंगे। हमने उनसे कहा, मैं तुम्हें ऐसी ऐसी मुसीबतों और आजमाइशों में मुबतला करूँगा कि पहाड़ों को भी जिनके बर्दाश्त की ताकत नहीं, तो क्या तुम उन पर सब्र कर लोगे? उन्होंने अर्ज़ की, क्यों नहीं मौला, अगर तू आजमाइश में मुबतला करने वाला है तू जिसे चाहे हमें आजमा ले, तो जिसे चाहे हमें आजमा ले। फिर फरमाया, ऐ सरी, यही मेरे हकीकी बंदे और सच्चे महबूब हैं। मीठे मीठे इस्लामी भाइयों, अल्लाह अज़्ज़ वजल से मोहब्बत करने वालों पर आजमाइश मुकर्रर कर दी गई है। उसने उनके जिस्मों को लागर और कमज़ोर कर दिया है और उनके दिलों पर काबू पा लिया है। ये ऐसे ही रहेंगे यहाँ तक कि महबूब हकीकी अज़्ज़ वजल की बारगाह में पहुँच जाएँ। सैयदना उतबा ग़ुलाम रहमतुल्लाह तआला की हिकायत। हज़रत सैयदना इब्राहिम ख़वास रहमतुल्लाह तआला फरमाते हैं, हज़रत सैयदना उतबा ग़ुलाम रहमतुल्लाह तआला ख़ास अहले अल्लाह में से थे और मुखलसीन में मरूफ थे। आप बादोकात रात को मेरे पास तशरीफ़ लाया करते, हमेशा रोज़ा रखा करते थे। एक दफ़ा मेरे पास रात गुजारी, जब मैंने रात का खाना हाजिर किया ताकि रोज़ा अफ्तार करें, तो आपने सिर्फ पानी से अफ्तार कर लिया। जब इशा की नमाज अदा कर ली तो इबादत पर कमर बस्ता हो गया और वक्त सहरी तक नमाज पढ़ते रहे। मैंने सुना कि आप यूं दुआ कर रहे थे, ऐ मालिक मौला अज़्ज़ा वजल, अगर तू मुझे अजाब दे तो भी मैं तेरा मुहिब हूँ, और अगर मुझ पर रहम फरमाए तो भी तेरा मुहिब हूँ। फिर आप रोने लगे और ज़ोरदार आवाज़ निकाली और बेहोश होकर ज़मीन पर तशरीफ़ ले आए। जब इफ़ाक़ा हुआ तो मैंने अर्ज़ की, ऐ उतबा, आपकी रात कैसी गुजरी? तो आपकी चीख निकल गई और फरमाने लगे, ऐ इब्राहिम, बहुत जल्द हिसाब लेने वाले की बारगाह में पेशी की फ़िक्र ने मुहिब्बीन के जिस्म के जोड़ काट कर रख दिए। फिर आप पर बेहोशी तारी हो गई। जब इफ़ाक़ा हुआ तो सरे अकदस उठाया और अर्ज़ करने लगे, ऐ मेरे मालिक मौला अज़्ज़ वजल, उस शख्स के मुतल्लिक तेरा क्या इरादा है जो तुझसे मोहब्बत करता है? क्या तू उसे आग का अजाब देगा या उसके दिल को हिजर फराक के अजाब में मुबतला करेगा? तो आपको आतिफ़ गैबी की ये आवाज़ सुनाई दी, हरगिज़ नहीं, जो अल्लाह अज़्ज़ वजल का मुहिब हो और जिसको अल्लाह अज़्ज़ वजल ने चुन लिया हो उसे कोई अजाब ना दिया जाएगा। वसल्लल्लाहु अला सय्यदिना मुहम्मद वअला आलिही वसहबिही अजमाइन।